नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको अपरान्ह 4 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा, अर्घाखाँची जिल्लाको नरपानीमा बस र ट्रक ठोकिँदा कम्तीमा 13 जनाको ज्यान गएको छ। सदरमुकाम सन्धिखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु 1 62 31 नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको लु 1 78 25 नम्बरको ट्रकमा ठोकिएर नरपानी गाविस 5 जगतमार सड़कबाट खसेको हो। दुर्घटनामा 2 दर्जन भन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको छ। घटनाको थप विवरण आउन बाँकी नै छ। कुमारी बैंकको इटहरी शाखाबाट आज दिउँसो 6 लाख रूपियाँ चोरी भएको छ। इटहरी नगरपालिका 1 का गोकुल परसाईले बैंकमा जम्मा गर्न भौचर भर्दै गर्दा बैंकको रिसेप्सनबाट 15 वर्षीय किशोरले रकम रहेको झोला लिएर भागेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। बैंक भित्रबाट रकम चोरी भएपछि परसाईले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिनु भएको छ। परसाईले परसाईको उजुरी आएपछि रकम लिएर भागेका किशोरको खोजीलाई तीव्र पारिएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी विद्यानन्द माझीले जानकारी दिनुभयो। राष्ट्रपति डाक्टर रामवरण यादवले जिम्मेवार भएर कलम चलाउन पत्रकारहरूलाई आग्रह गर्नुभएको छ। काठमाडौँको संचार ग्राम स्थित नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै राष्ट्रपति यादवले सो बताउनु भएको हो। प्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुन्छ। पत्रकारिताको स्तर बढाउँदै जिम्मेवार भएर कलम चलाउनुहोस्, राष्ट्रपति यादवले भन्नुभयो। 1 वर्षमा संविधान बनाउने वातावरणका लागि आपसी मतभेद र विचारलाई त्यागेर भूमिका खेल्नुहोस्। शासकीय स्वरूप र संहिताको सवालमा गम्भीर भएर अगाडि बढ्न आग्रह गर्दै राष्ट्रपति यादवले यी 2 सवालमा राष्ट्रको हितमा केन्द्रित भएर समाचार लेख्न आग्रह गर्नुभयो। राष्ट्रपति यादवले चुरे क्षेत्रको बढ्दो विनाशले तराईका 60% जनता मरूभूमिमा बस्न बाध्य भएको पनि बताउनुभयो। प्रेस चौतारी नेपाल क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र प्रगतिशील पत्रकार संघले नेपाल पत्रकार महासंघको चुनावमा 1 भएर लड्ने निर्णय गरेका छन्। काठमाडौँमा आज घोषणा सभा गर्दै 4 वटा पत्रकार संगठनले चुनावी एकताबारे जानकारी गराएका हुन्। यसअघि प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघबीच चुनावी तालमेल गर्ने सहमति भएको थियो। आज प्यानलबाट समावेशी उपाध्यक्षमा महेश दास, खुल्ला सचिवमा प्रभात चलाउने, महिला सचिवमा संगीता खड्का र समावेशी सचिवमा धर्मेन्द्र कर्णको नाम घोषणा गरिएको हो। त्यस्तै खुल्ला सदस्यमा देवेन्द्र कुबरको नाम सार्वजनिक गरिएको छ। एसोसिएट सचिव र खुल्लातर्फका बाँकी 4 जनाको नाम पछि तय गरिने जानकारी गराइएको छ। नेपाल पत्रकार महासंघको वैशाखको 20-21 गते काठमाडौँमा हुने महाधिवेशनका लागि यो प्यानलबाट अध्यक्षमा महेन्द्र विष्ट, उपाध्यक्षमा खिलबहादुर भण्डारी र महासचिवमा ओजिर मगर चुनावमा लड्दैछन्। पूर्वी युक्रेनका धेरैजसो सरकारी भवनहरू रूसी समर्थक हतियारधारीले कब्जामा लिएका छन्। रूस समर्थक पृथकतावादीहरूको ठूलो समूहले लुहान्स्क शहरको क्षेत्रीय प्रशासनिक मुख्यालय समेत कब्जामा लिएको अधिकारीहरूले बताएका छन्। सरकारी भवनहरू कब्जामा लिएपछि उनीहरूले रूसका झण्डा राखेको र कारले प्रयोग गर्न नमिल्ने गरी तोडफोड गरेको बताइएको छ। रूस समर्थक प्रदर्शनकारीहरूले युक्रेनका विभिन्न शहरमा निरन्तर सरकारी कारले कब्जाको क्रम जारी राखेका छन्। र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्स बीच प्रतिस्पर्धा हुँदैछ। अन्तिम 2 स्थानमा रहेका यी 2 टोलीबीच बेलुका 8 बजेपछि प्रतिस्पर्धा हुनेछ। अहिलेसम्म 4 खेल खेलेको हैदराबादले एउटा मात्र खेल जितेको छ भने साबेक विजेता मुम्बईले अहिलेसम्म एउटा पनि खेल जित्न सकेको छैन। हैदराबाद 2 अङ्कका साथ अङ्क तालिकाको 7 तथा मुम्बई बिना अङ्क पुछारमा रहेको छ। आजको खेलमा मुम्बई पहिलो जितको खोजीमा रहनेछ भने हैदराबाद उसलाई रोक्ने प्रयासमा हुनेछ। अवस्था पुरानो 4 बजेको अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण खबरको साथमा।

हजुर, पूर्वी चितवनकै ठुलो र एकमात्र विश्वासिलो सस्तो फर्निचर रत्नगर 2 सिनेमा रोड टाढी, प्रोप्राइटर अनिल अधिकारी, मोबाइल 9855562537, कृष्ण प्रसाद अधिकारी, मोबाइल 9855602537, फोन 0656362357। यतातिर छोडी छोडी नजानु है उता, यतातिर छोडी छोडी नजानु है उता, घरघराको फेसनको पाइन्छ लुगा जुत्ता, मनकामना फ्यान्सी 1000 हाई स्कुल र टाढीको बजारमा, मनकामना फ्यान्सी 1000 हाई स्कुल र टाढीको बजारमा। हजुर, हामी कहाँ बोर्डिङ स्कुलका सम्पूर्ण जुत्ता चप्पल ब्याग साथै विभिन्न ब्रान्डका स्वदेशी तथा विदेशी रेडिमेड कपडाहरू साथै फेसन अनुसार र अर्डर बमोजिम जुत्ता चप्पल कपडाहरू उपलब्ध गराइन्छ तथा स्काई सुज, बिअफ, डियर हिल सुज, शिखर सुज, मकालो फुटवेयर र विभिन्न कोरियन र थाइल्यान्ड जुत्ता चप्पलहरू पाइन्छ। सम्पर्क मनकामना फेन्स स्टोर्स रत्नगर 2 हाई स्कुल रोड टाढी चितवन, फोन नम्बर 0556563357, मोबाइल नम्बर 9845443899, प्रोप्राइटर रमेश लोहानी। वाउ, आज पनि नयाँ कपडामा झुक्यो न, मजाले झुक्यो आज पनि। यो नयाँ होइन, पुरानै हो। गफ नदेन यार। गफ दिएको होइन नि, चितवन ड्राई क्लिनर्स एन्ड लाउन्ड्री सर्भिसले पुरानो कपडा पनि नयाँ बनाइदिन्छ क्या। फाइबर सिरक, ब्लाङ्केट, स्पोर्ट सुज, कपडा, कार्पेट, इन्डियन तथा नेपाली गलैसा, सिफन साडी, बुटिक कुर्ता, सुट पाइन्ट, अत्याधुनिक वासिङ मेसिन साथै ड्राई प्रविधिबाट पनि सफाई गरिन्छ। सुपथ मूल्यमा गुणस्तरीय काम चितवन ड्राई क्लिनर्स एन्ड लाउन्ड्री सर्भिस मानेछन्। चितवन ड्राई क्लिनर्स एन्ड लाउन्ड्री सर्भिस, केएन प्लाजा, रत्नगर 8, बकुलहर, मोबाइल 9845563700 र 9845064470। शाखा कार्यालय रत्नगर 2 टाढी, दीपा फोटो स्टुडियो सँगै। हाई रविन, के हो सुस्त बब्बाल छ त? जता ततै तिम्रै सुसको चर्चा सुन्छु त, के हो यसको राज? तिमीले पनि मेरो सुसकै कुरा गरेको, मेन रोड टाढीमा रहेको सुप्रिया फुटवेयर कलेक्सनबाट किनेको हो नि। त्यहाँ त आधुनिक डिजाइनका स्वदेशी तथा विदेशी ब्रान्डेड पार्टी सुज, स्पोर्ट सुज, विभिन्न मोडलका कन्भर्स सुजहरू, लेडिज तथा जेन्ट्स सेन्डलहरू र स्कुल बोर्डिङ तथा कलेजका सुजहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। सम्पर्क सुप्रिया फुटवेयर कलेक्सन, रत्नगर 2 मेन रोड टाढी, कर्माचार्य हार्डवेयरको ठिक अगाडि, प्रोप्राइटर झलक नेपाली, दुर्गा दुलाल, मोबाइल 9845064002, साथै हाम्रो सेवा टाढी हङकङ बजारमा पनि उपलब्ध छ। ल हेर यो झोक्राको होइन, एसएलसी कस्तो गरी बर्बाद भयो नि दाई, गतिलो पढ्ने ठाउँ नपाउनाले एसएलसी नै दिन पाइएन। यसपालि जे भो भो, अर्को सालको लागि तयारी गर्नुपर्छ। न्यू साइनिङ एजुकेशन सेन्टरमा एसएलसी फेल भएकाहरूलाई 8 विषयको कक्षा सञ्चालन गराइन्छ। प्रत्येक हप्ता क्लास टेस्ट, प्रत्येक महिना फुल मार्क्सको परीक्षा लिई एसएलसीको लागि विद्यार्थीहरूलाई सक्षम बनाइन्छ। हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ। साथमा सम्पूर्ण तहको ट्युसन, इङ्ग्लिस ल्याङ्ग्वेज एवं साइन्स विषयमा प्लस टू पास भए बीबीए सीए पढ्न चाहनेहरूको लागि अनिवार्य बेसिक कोर्स पनि गराइन्छ। गुणस्तरीय शिक्षाका लागि न्यू साइनिङ ट्युसन सेन्टर, रत्नगर 8, दूरसञ्चार रोड, सञ्चालक नवीन कुमार शर्मा, फोन नम्बर 0656562355, मोबाइल 9845183344। वाउ, आज पनि नयाँ कपडामा झुक्यो न, मजाले झुक्यो आज पनि। यो नयाँ होइन, पुरानै हो। गफ नदेन यार। गफ दिएको होइन नि, चितवन ड्राई क्लिनर्स एन्ड लाउन्ड्री सर्भिसले पुरानो कपडा पनि नयाँ बनाइदिन्छ क्या। फाइबर सिरक, ब्लाङ्केट, स्पोर्ट सुज, कपडा, कार्पेट, इन्डियन तथा नेपाली गलैसा, सिफन साडी, बुटिक कुर्ता, सुट पाइन्ट, अत्याधुनिक वासिङ मेसिन साथै ड्राई प्रविधिबाट पनि सफाई गरिन्छ। सुपथ मूल्यमा गुणस्तरीय काम चितवन ड्राई क्लिनर्स एन्ड लाउन्ड्री सर्भिस मानेछन्। चितवन ड्राई क्लिनर्स एन्ड लॉन्ड्री सर्विस, केएन प्लाजा, रत्नगर 8, बकुलहर। मोबाइल 9845563700 र 9845064470। शाखा कार्यालय रत्नगर 2 टाढी, दीपा फोटो स्टुडियो सँगै। टिभीएस कम्पनी का बाइक तथा स्कूटरहरू अब तपाईकी शहर चौराचोक टाढीमा। बेटर पावर, बेटर माइलेज, बेटर इन्जिन, बेटर ब्रेकिंग, बेटर राउंड पावर को लागी सम्झन होस। 2011 मा स्कूटर अफ द इयर बाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कूटर। TVS कंपनी को रेसिंग टीम ने बनाएको अरु बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिस्क बाइक अपाची आरटीआर 180 सीसी। 2009-2010 बाइक अफ द इयर अवार्ड प्राप्त अपाची आरटीआर 160 सीसी। साथमा स्टार सिटी 110 सीसी र स्कूटी पेप प्लस पनि। सम्पर्क चितवन टाढी अटो लिङ्क प्रणाली, टिभीएस अथोराइज्ड डिलर, रत्ननगर 114 चोक टाढी चितवन, फोन नम्बर 0656562013। पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक, तपाईँको यात्राको भरपर्दो साथी। कमलाजीको लागि गाउँखाने कथाको प्रश्न यो छ, आकर्षक कपडा अनि सिलाई डिजाइन दामी देखिन्छ, यो डिजाइन बयान गर्ने शब्द न कुनै शब्द कोशमा भेटिन्छ, के हो? सही जवाब। विगत 30 वर्ष पुरानो नेपाली टेलर सर्टिङ सुटिङ लेडिज एन्ड जेन्ट्स, अब नयाँ व्यवस्थापनको साथमा हामी कहाँ सम्पूर्ण कपडाका आइटमहरू, सर्टिङ सुटिङ, रेमन्ड, विमल ब्रान्डहरू, कटराइज, कोरियन जिन्स प्यान्ट तथा लेडिज जेन्ट्स कपडाको आकर्षक सिलाइ साथै राष्ट्रिय पोसाक पनि तयार गरिन्छ। सम्पर्क नेपाली टेलर सर्टिङ सुटिङ लेडिज एन्ड जेन्ट्स, खैरहनी 8, खैरहनी बजार, चितवन। सञ्चालक मिठु नेपाली, प्रोप्राइटर अनिल नेपाली। फोन नम्बर 0556583051 र मोबाइल 9845517746। के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ? यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैंक तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा रत्नगरकी पहिलो अल्मुनियम उद्योग ओम अल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस्। अल्मुनियमका विशेषताहरू, काठ भन्दा सस्तो, रङ रोगन गर्न नपर्ने, सफा गर्न सजिलो, घाम पानीले नखाने, खिया नलाग्ने, नपसाङ्गिने, हेर्दा आकर्षक देखिने। सम्पर्क ओम अल्मुनियम उद्योग, रत्नगर 4, शीतल चोक। फोन 0656562809, मोबाइल 9855062836। प्रोपाइटर ओम सापकोटा। वर्षाको लागि सम्पर्क न्यू मनोकामना छापखाना, फोन 0656082195। अल्मुनियमको झ्याल ढोका प्रयोग गरौँ, वातावरण संरक्षणमा सहयोग पुराउ। वाह बाजा, सिरक ब्लाङ्केट ल्याइदियो, फेरि तिम्रो हुनेवाला त्यो नातिनी बुहारीको लागि कुर्ता सलवार पनि चाहियो। यो नाति प्रज्ञाको कुरो सुन्दा पनि हाँसै उठेर आउँछ भने कति हाँस्ने, म त हाँसेरै मर्ने भयो। सौरा चोकमा रहेको है ओम नपट्टि पुस्तकालयमा गएर सबै सामान ल्याऊ भनेको, त्यति बुद्धि पनि छैन यो नाति प्रज्ञाको, कति हाँस्ने, म त हाँसेरै मर्ने भयो। विभिन्न किसिमका स्वदेशी तथा विदेशी सर्टिङ सुटिङ, साडी, कुर्ता, सलवार, फाइबर सिडक, ब्ल्याङ्केट, विवाह, व्रतबन्ध एवं मौसम अनुसारका विभिन्न कपडा पाइनुका साथै कलेज तथा बोर्डिङ स्कुलका ड्रेसहरू पाइन्छ। न त मोल मोलाईको झन्झट, न ठगिने डर। ओम नवदीप वस्त्रालय, रत्नगर 1, सौराहा चोक, चितवन। प्रोप्राइटर हरिकुमार श्रेष्ठ। फोन नम्बर 0556563316। मोबाइल 9855057924। एकदम उचित दाम, ओम नवदीप वस्त्रालय बेचाम। आईआईटी कम्प्युटर एजुकेशन प्रस्तुत गर्दछ कम्प्लिट मोबाइल इन्जिनियरिङ कोर्स। मोबाइल पार्ट्स, जम्पर सेटिङ, अनलाइन फ्लासिङ एन्ड अनलकिङ, एन्ड्रोइड एप्लिकेशन एन्ड सफ्टवेयर बक्सेस, साथमा कम्प्युटर कोर्सहरू, डिप्लोमा इन सफ्टवेयर इन्जिनियरिङ, ए प्लस हार्डवेयर एन्ड नेटवर्किङ, एकाउन्टिङ एन्ड ग्राफिक्स, एसएलसी अफर रु 5,000 मोबाइल कोर्सको साथमा बेसिक कोर्स र 10,000 रुपियाँको नोकिया सफ्टवेयर फ्री। सम्पर्क आईआईटी कम्प्युटर, रत्नगर 1, सौराहा चोक, पुल नजिकै। मोबाइल 9801711805 र 9845106092। Happy birthday to you, happy birthday to you, हाम्री प्यारी छोरी।